پھر فرمایا اللہ تنفرو، اگر تم نہیں نکلو گے، اللہ کے راستے میں نہیں نکلو گے تو کیا ہوگا؟ یعذبکم عذابا الیما، تمہیں دردناک عذاب دے گا. تنفرو کا لفظ نون سے رے سے ہے، نفرا، نفیر، نفور نکلنے کو کہتے ہیں، کوچ کرنا، بھاگنا. نفر کہتے ہیں کسی چیز کے لیے بےتاب ہونا یا اس سے بیزار ہونا، اسی سے کیا نکلا ہے؟ نفرت. نفرت کسی چیز سے بیزار ہو کر بھاگنے کے لیے ہوتا ہے. اللہ تنفرو، اگر تم نکلو گے نہیں، یعذبکم عذابا الیما، تو اللہ تم کو دردناک عذاب دے گا. اس سے یہ بات پتہ چلتی ہے کہ جب کسی مسلمان آبادی میں حکومت کی طرف سے اعلان جنگ کیا جائے اور جنگ کے لیے نکلنے کو کہا جائے تو پھر جہاد فرض عین ہو جاتا ہے، اور جو نہ نکلے اس کا ایمان مشکوک ہوتا ہے. یعنی جب جہاد کا عام بلاوا ہو تو پھر سب کو نکلنا لازم ہوتا ہے، اسی لیے یہ خطاب سب سے ہے. اور اگر ایک اسٹینڈنگ آرمی ہو یا ایک مخصوص طبقے کو نکلنے کے لیے کہا جائے تو ان پر تو فرض عین ہوگا اور باقیوں کے لیے اس کے تحت ہوگا، جہاں جہاں ضرورت پڑے گی لوگوں کو اس کے مطابق ہو. اسی لیے آپ دیکھیں کہ فوج کے کئی حصے ہوتے ہیں جو مختلف جگہوں پر جنگ کرتے ہیں. فرمایا اگر تم نہیں نکلو گے تو تم کو دردناک عذاب دے گا. وہ یستبدل قوما غیرکم، اور تمہاری جگہ اور قوم کو لے آئے گا، تمہاری یہاں سے ٹرانسفر کر دے گا، تمہاری تبدیلی کر دے گا، تم کو یہاں سے ہٹا دے گا، اور وہ اپنا محبوب کسی اور کو بنائے گا. ولا تدروہ شیئا، اور اس کے اس فیصلے پر تم اس کا کچھ نقصان نہ کر سکو گے. دنیا میں تو ہوتا ہے نا، جب کوئی شخص ہمارے خلاف کوئی فیصلہ کرے اور ہمیں وہ پسند نہ آئے تو ہم اسی کو بدنام کرنا شروع کر دیتے ہیں، اس کے خلاف سازشیں کرنے لگتے ہیں، جوڑ توڑ ساز باز کرنے لگتے ہیں. لیکن فرمایا کہ اللہ جب یہ فیصلہ پھر تمہارے خلاف کرے گا تو تم اس کا کچھ بھی نقصان نہ کر سکو گے. واللہ علی کل شیء قدیر، اور اللہ ہر چیز پر قادر ہے. الا تنصروہ، اگر تم نہیں اس کی مدد کرو گے، فقد نصرہ اللہ، تو تحقیق اس کی مدد کی اللہ نے. اس کی کس کی؟ محمد صلی اللہ علیہ وسلم کی. اذ اخرجہ الذین کفروا، جب نکالا تھا اس کو ان لوگوں نے جنہوں نے کفر کیا. کہاں سے نکالا تھا؟ مکہ سے. یعنی اگر اس کام میں تم نے اس کا ساتھ نہ دیا تو یہ نہ سمجھو کہ کام رک جائے گا. جس خدا نے ہجرت سے لے کر اب تک ہر قدم پہ اس کی مدد فرمائی، وہ اب بھی اس کی مدد کرے گا. اذ اخرجہ الذین کفروا، اللہ نے اس کی اس وقت بھی مدد کی تھی جب کافروں نے اس کو اس کے وطن سے نکال دیا تھا، بے یار و مددگار. اور کیسے نکالا تھا؟ ثانی اثنین، دو میں سے دوسرا تھا، یعنی صرف دو لوگ تھے. اذ ہما فی الغار، جب وہ دونوں ایک غار میں تھے، غار ثور کی طرف اشارہ ہے. اذ یقول لصاحبہ، جب وہ اپنے ساتھی اپنے دوست سے کہہ رہے تھے، لا تحزن، نہ غم کرو، ان اللہ معنا، بے شک اللہ ہمارے ساتھ ہے. فانزل اللہ سکینتہ علیہ، پھر اللہ نے اپنی سکینت اس پر اتاری، سکون دے دیا خوف کی حالت میں. وَأَيَّدَهُ بِجُنُودٍ، اور اس کی مدد کی ایسے لشکروں کے ساتھ، لَمْ تَرَوْهَا، جن کو تم نے نہیں دیکھا. وَجَعَلَ كَلِمَةَ الَّذِينَ كَفَرُوا السُّفْلَى، اور کر دیا کافروں کی بات کو نچلا. وَكَلِمَةُ اللَّهِ هِيَ الْعُلْيَا، اور اللہ کا کلمہ، اللہ کی بات، وہی بلند ہے. واللہ عزیز حکیم، اور اللہ زبردست ہے، حکمت والا ہے. یہاں ان آیات میں آپ صلی اللہ علیہ وسلم کی ہجرت کے واقعے کو بیان کیا گیا ہے. اور پھر حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کی فضیلت بھی بیان ہوئی ہے جو آپ کے بچپن کے ساتھی تھے. سب سے پہلے مردوں میں آپ نے ہی ان کی تصدیق کی. معراج کے موقع پر جب آپ صلی اللہ علیہ وسلم آسمانوں پر تشریف لے گئے اور واپس آ کر آپ نے لوگوں کو خبر دی تو بہت سے لوگ شک کا شکار ہو گئے. اس موقع پر بھی حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ نے سب سے آگے بڑھ کر آپ کی تصدیق کی. تو ہجرت میں آپ کے ساتھ ہی تھے. اور غار ثور کی رات, اس کے بارے میں ایک بہت دلچسپ واقعہ آتا ہے. ایک دفعہ حضرت عائشہ رضی اللہ تعالیٰ عنہا رات کے وقت آسمان کے ستاروں کو دیکھ رہی تھی. حضور صلی اللہ علیہ وسلم آپ کے ساتھ تھے. ستارے دیکھ کر پوچھتی ہیں, اے اللہ کے رسول صلی اللہ علیہ وسلم, اتنی نیکیاں بھی کسی کی ہیں؟ آپ نے فرمایا, عمر کی. تو فوراً ان کو خیال آیا کہ میرے باپ. کہنے لگی, میرے والد. فرمایا, صرف ایک اس غار ثور کی رات کی نیکیاں عمر کی عمر بھر کی نیکیوں سے زیادہ ہیں. عمر کہا کرتے تھے, کاش ابو بکر مجھے اس رات کی نیکیاں دے دیں اور مجھ سے ساری زندگی کی نیکیاں لے لیں, میرے سارے کام لے لیں اور وہ ایک رات مجھے دے دیں. تو اس سے بھی کیا پتہ چلتا ہے کہ مشکل وقت میں, دکھ اور تکلیف کے وقت میں, خوف کے وقت میں, نازک وقت میں اسلام کا ساتھ دینا بڑے بڑے اعمال پہ بھاری ہو جاتا ہے. اور ایسے موقعوں پر غفلت, جیسا کہ آپ اسی صورت میں پڑھیں گے, عمر بھر کی نیکیوں کو ضائع کرنے کا سبب بن سکتی ہے. اس لیے ہمیں کبھی بھی یہ نہیں سوچنا چاہیے کہ ہم ناگزیر ہیں. اگر ہم اسلام کی خدمت نہیں کریں گے تو پھر یہ خدمت ہوگی نہیں, اور اگر ہماری یہ بات نہیں مانی گئی تو ہم یہ کام چھوڑ دیں گے. نہیں, صحابہ کرام کا درجہ اسی لیے بلند تھا کہ انہوں نے اللہ کے رسول صلی اللہ علیہ وسلم کو اور آپ کے مشن کو اپنی جان, مال, اہل و عیال, گھر بار, ہر چیز پر ترجیح دی. ثانیت نعیم, دو میں سے دوسرا. صرف دو تھے وہاں, اذ ہما فی الغار, جب وہ غار میں تھے, اذ یقول لصاحبہ, جب وہ اپنے ساتھی سے کہہ رہے تھے, یعنی حضور صلی اللہ علیہ وسلم اپنے دوست ابو بکر صدیق سے کہہ رہے تھے. اور یہ کون سا وقت تھا؟ ابو بکر صدیق فرماتے ہیں, جب ہم غار میں تھے تو میں نے نبی صلی اللہ علیہ وسلم سے کہا, اگر ان مشرکین نے جو ہمارے تعاقب میں ہیں اپنے قدموں پہ نظر ڈالی تو یقیناً ہمیں دیکھ لیں گے, اگر اپنے قدموں پہ نظر ڈالی انہیں نیچے دیکھا تو ہم ان کو نظر آ جائیں گے, پھر کیا ہوگا؟ ذرا آپ تصور کریں نا, غار, اندھیرا, بالکل ایک تنہا جگہ, یعنی وہ نارمل روٹ نہیں تھا بلکہ آؤٹ آف دا روٹ ایک اور دوسرا راستہ تھا جس کی طرف آپ صلی اللہ علیہ وسلم گئے تھے. اور کہتے ہیں کہ حضور صلی اللہ علیہ وسلم جب رات کو آرام فرما رہے تھے تو آپ کا سر مبارک حضرت ابوبکر صدیق کے گھٹنے پر تھا. حضرت ابوبکر صدیق نے اس موقع پر اپنی ایڑی کو ایسی جگہ پر رکھا جہاں سے کسی موذی جانور کے نکلنے کا خوف تھا. تو کہتے ہیں کہ سانپ یا بچھو نے ان کو کاٹ لیا اور اس کی اتنی شدید درد تھی کہ جس کی وجہ سے حضور صلی اللہ علیہ وسلم چونکہ سو رہے تھے تو ان کو فکر ہوا کہ کہیں آپ میرے ہلنے سے اور درد کی وجہ سے آپ کی نیند نہ کھل جائے. تو انہوں نے درد کے باوجود اپنے آپ کو سنبھال کے رکھا, لیکن درد کی شدت اتنی تھی کہ آنکھوں سے آنسو بہ نکلے اور بے خبری میں وہ آنسو آپ کے اوپر گر گئے جس سے آپ کی آنکھ کھل گئی. یعنی کیوں اس ایک رات کی نیکیاں اتنی زیادہ ہیں؟ ایک تو یہ کہ انتہائی خوف کا وقت تھا, دوسرا یہ کہ خود تکلیف اٹھا کر حضور صلی اللہ علیہ وسلم کو آرام دے رہے تھے, تیسرا یہ کہ اپنی ایڑی کو ایک ایسی جگہ پر رکھا جہاں کاٹنے کا خوف تھا. اگر ہمیں پتہ چل رہا یہاں سے کوئی چیز کاٹنے کو آ رہی تو ہم تو باہر نکل بھاگے, لیکن حضرت ابوبکر صدیق نے اپنی جان کو خطرے میں ڈال کر حضور صلی اللہ علیہ وسلم کو بچانا چاہا. اور پھر جب اتنی تکلیف بھی ہوئی, آپ کو سوچے ذرا سی کوئی چیز چبھے, آپ سب نے کسی نہ کسی طرح بلڈ تو لیا دیا ہوگا یا انجیکشن کبھی لگوایا ہوگا, उस मौके पर भी सी तो मुंह से निकल ही जाती है, थोड़ा सा इंसान शिवर ही कर जाता है, शिवर तक नहीं किए कि कहीं हुजूर सल्लल्लाहु अलैहि वसल्लम को तकलीफ ना पहुंचे। यानी इस हद दर्जे का खुलूस, क्योंकि ईमान ही मुकम्मल जब होता है जब अपनी जात पर हुजूर सल्लल्लाहु अलैहि वसल्लम को तरजीह दी जाए, और सहाबाए कराम ने इसका अमली सबूत दिया। अब हुआ ये कि जब दुश्मन करीब आ पहुंचे और हजरत अबू बकर सिद्दीक बहुत खौफ में थे, तो आपने फरमाया ला तहजन इन्नल्लाह माना, गम नहीं करो, अल्लाह हमारे साथ है। और हुजन दूसरे के गम को कहते हैं। हजरत अबू बकर सिद्दीक को कौन सा गम था? आप सल्लल्लाहु अलैहि वसल्लम का गम था, अपना नहीं था। ताकि गम ना करो, अल्लाह हमारे साथ है। तो अनजल अल्लाह सकीनतहू, तो अल्लाह ने भी अपनी तस्कीन उतारी, अलैहि उस पर, व अय्यदहू बिजुनूदिल लम तरौहा, और ऐसे लश्करों के साथ मदद की जिनको तुमने नहीं देखा, यानी फरिश्तों के साथ। और फरिश्तों के अलावा दूसरी मखलूक भी हो सकती है, मसलन मकड़ियों का वो लश्कर अल्लाह ही का लश्कर था जिसने आनन फानन गारे सौर के आगे जाला तन दिया था। कहते हैं कि कुरैश जो थे उन्होंने अपने कायफ, कायफ कहते हैं खोजी को, सुराग रसान को, उसको भेजा और फिर उसके पीछे पीछे इस गार के करीब पहुंचे तो मकड़ी का तना हुआ जाला देखकर कायफ को झूठा और गलत कहने लगे, क्योंकि ऐसा मालूम होता था कि ये जाला मुद्दतों पहले से बना हुआ है, या वो भी अल्लाह के फरिश्तों का ही लश्कर था जो मुशरिकीन की निगाहों को गार के अंदर झांकने से जिसने फेर दिया। तो बिल्कुल पास पहुंच गए, और वो भी अल्लाह के लश्कर ही थे कि जिन्होंने सुराका के घोड़े को जमीन में धंसा दिया, क्योंकि तो वो भी करीब पहुंच गया था। और वो भी अल्लाह ही के लश्कर थे जिन्होंने सफर हिजरत में हर खतरे से आपको बचाया, क्योंकि कई दिन का सफर था और असल रास्ते से हट के था, और कुफार जो थे वो दांत पीसते रह गए, और आप सल्लल्लाहु अलैहि वसल्लम अपनी मंजिल पर बखैरियत तो आफियत पहुंच गए। तो फरमाया कि अल्लाह ने ऐसे लश्करों के साथ उसकी मदद की जिनको तुमने नहीं देखा, और काफिरों की बात को छोटा कर दिया। काफिरों की बात यानी उनका कलिमा शिर्क जो था उसको पस्त कर दिया। यानी हिजरत फिर सबब बनी थी ना आइंदा की कामयाबियों का, इस्लाम के गलबे का। वह कलिमतुल्लाह यानी अल्लाह का कलिमा, यानी तौहीद का कलिमा, ही अल उलिया, वही बुलंद है। आप सल्लल्लाहु अलैहि वसल्लम से पूछा कि एक शख्स बहादुरी के जौहर दिखाने के लिए लड़ता है, एक कबायली असबियत और हमियत में लड़ता है, एक रियाकारी के लिए, इनमें से फी सबीलिल्लाह कौन है? आपने फरमाया जो इसलिए लड़ता है कि अल्लाह का कलिमा बुलंद हो जाए, वो फी सबीलिल्लाह है। यानी जो दुनिया में इस्लाम का नाम रोशन करने के लिए लड़ता है वो दरअसल जिहाद फी सबीलिल्लाह करता है। तो यहां भी उसी की तरफ इशारा है। वल्लाहु अजीजुन हकीम, और अल्लाह जबरदस्त है, हिकमत वाला है। हिजरत का थोड़ा सा मैं जिक्र आपसे करूंगी, अगरचे मैंने आयात बोल दी है लेकिन अब जरा से उसके तनासुब में थोड़े सा वाक़िया। मक्का में तकरीबन 13 साल हुजूर सल्लल्लाहु अलैहि वसल्लम और आपके साथियों पे जुल्म सितम होता रहा, जिसमें जिस्मानी अजियतों के अलावा सोशल बायकॉट भी शामिल था, और तरह तरह के खिताबात और इल्काबात और गालियों की बौछार और हर किस्म की अजियतें शामिल थी, और मुसलमानों को हाथ उठाने का हुक्म भी नहीं था। इन सारी तकलीफों के बावजूद आप सल्लल्लाहु अलैहि वसल्लम के अगरचे कुछ साथियों को हबशा की तरफ हिजरत की इजाजत मिली, लेकिन आपको किसी तरफ भी अभी जाने की इजाजत नहीं थी, लेकिन बिल आखिर फिर अल्लाह ताला की तरफ से आपको हिजरत की इजाजत मिल गई। बुखारी में आता है, हजरत आयशा फरमाती हैं, एक दिन ठीक दोपहर को हम अपने घर बैठे थे, किसी ने कहा देखो रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम अपना मुंह छुपाए हमारे यहाँ आ रहे हैं। अबू बकर कहने लगे आप जो इस वक्त तशरीफ लाए हैं जरूर कोई अहम मामला है। इतने में आप सल्लल्लाहु अलैहि वसल्लम आ पहुंचे, यानी ये आपके आने का वक्त नहीं था एन दोपहर का, ताकि इस वक्त अगर आ रहे हैं तो खास बात है। आप आ पहुंचे, अंदर आने की इजाजत मांगी, इजाजत दी गई, आप अंदर दाखिल हुए तो अबू बकर से कहा दूसरों को यहां से निकाल दो, यानी मैंने तन्हाई में बात करनी। सैयदना अबू बकर ने कहा या रसूलल्लाह यहाँ आपके घर के लोग ही तो हैं। फिर आपने फरमाया मुझे हिजरत की इजाजत मिल गई है। अबू बकर कहने लगे मुझे भी साथ ले जाएंगे ना? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया हाँ। अबू बकर ने फरमाया इन दो ओटनियों में से एक आप ले लीजिए। आपने फरमाया किमतन लूंगा। चनाचे मैंने जल्दी से उन दोनों का सामान तैयार किया। हजरत आयशा ने तोशा एक चमड़े के थैले में रखा। अस्मा बिन अबी बकर ने अपना कमर बंद फाड़ कर थैले का मुंह बांध दिया। अब इसमें औरतों की पार्टिसिपेशन देखें। उस दिन से उनका नाम ज़िन्नताक़ैन पड़ गया। फिर आप सल्लल्लाहु अलैहि वसल्लम और अबू बकर सौर पहाड़ के गार में चले गए। 3 रातें वहीं छुपे रहे। अब्दुल्लाह बिन अबू बकर जो एक होशियार और नौजवान आदमी थे, रात उनके यहाँ गुजारते, मुंह अंधेरे मक्का कुरैश के यहाँ आ जाते जैसे मक्का में रात गुजारी हो, और दिन भर कुरैश की उन दोनों को नुकसान पहुंचाने वाली बातें सुनते और रात के अंधेरे में जाके उन्हें बताते। आमिर बिन फहरा जो बकर के गुलाम थे, गल्ले से एक दूध देने वाली बकरी रोक रखते। जब रात की एक घड़ी गुजर जाती तो इस बकरी को गार में ले आते तो दोनों साहब ताजा और गर्म दूध पीकर रात बसर करते और मुंह अंधेरे ही बकरियों को आवाज देना शुरू कर देते। 3 रातें ऐसा ही होता रहा। आप सल्लल्लाहु अलैहि वसल्लम और अबू बकर रज़ी अल्लाह ताला अन्हु ने कबीला बनी वाइल के एक शख्स को उजरत पर रास्ता बतलाने वाला मुकरर किया, यानी उसे उजरत दे के उससे रास्ता मालूम किया। अगरचे ये काफिर ही था, ताहम दोनों साहबों ने उस पर एतमाद किया और मक्का से निकलते वक्त अपनी ऊँटनियाँ उसके हवाले करके कहा, 3 रात के बाद वह ऊँटनियाँ लेकर गारे सौर पर आ जाए। चनाचे 3 रातें गुजरने के बाद सुबह वह ऊँटनियाँ लेकर आ गया। आमिर बिन फहरा भी साथ ही रवाना हुए और रास्ता बताने वाले ने साहिल का रास्ता इख्तियार किया, यानी आम रास्ते से नहीं गए। सराका बिन मालिक को अपने भतीजे अब्दुर्रहमान बिन मालिक से खबर मिली कि कुरैश ने इन दोनों साथियों में से हर एक के कत्ल या गिरफ्तार करने पर 100 ऊंट का वादा किया है, यानी हजरत बकर ही हो या हुजूर सल्लल्लाहु अलैहि वसल्लम हो, जो भी उनमें से किसी एक को पकड़ेगा तो एक के ऊपर 100 ऊंट। एक दिन मेरी ये कौम बनू मुदलिज के एक आदमी ने मुझसे कहा, सराका मैंने अभी चंद आदमी देखे हैं जो साहिल के रास्ते से जा रहे हैं, मैं समझता हूँ कि ये वही है, यानी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम और उसके साथी। सराका कहते हैं मैं समझ तो गया मगर बजाहिर यही कहा कि वो लोग मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम और उसके साथी नहीं बल्कि फला फला होंगे जो अपनी किसी गुमशुदा चीज की तलाश में गए होंगे। ये कहकर मैंने चोरी छुपे अपना बर्छा संभाला, अपना घोड़ा उनके ताकुब में सरपट दौड़ा दिया, यानी उनको धोखा देके कि ये ऊंट मैं हासिल कर सकूं। जब मैं आप सल्लल्लाहु अलैहि वसल्लम के करीब पहुंच गया तो घोड़े ने ठोकर खाई और मैं गिर पड़ा। मैंने तीरों से फाल निकाली जो मेरे इरादे के खिलाफ निकली, मगर इनाम के लालच में मैं फिर घोड़े पर सवार होकर दौड़ा तो मेरे घोड़े के पांव घुटनों तक जमीन में धंस गए। अब आप खुद सोचें कि ये कोई मामूली वाकया नहीं है कि कोई घोड़ा उसकी आधी टांगे जमीन में जा घुसे। मैंने फिर फाल निकाली, मेरे इरादे के खिलाफ निकली। आखिरकार मैंने आप सल्लल्लाहु अलैहि वसल्लम को अमान के लिए आवाज दी क्योंकि मैं समझ गया था कि अनकरीब आपका बोलबाला होगा। फिर मैंने उन्हें कुरैश की सब खबरें बता दी और बियत वाली खबर भी बयान की और तोशा या सामान की पेशकश की जो उन्होंने कबूल न की। अलबत्ता आपने मुझे इतना कहा कि हमारे हालात किसी को न बताना। फिर मैंने अमान की तहरीर का मुतालबा किया। आपने आमिर बिन फहरा को तहरीर लिखने को कहा तो उसने चमड़े के टुकड़े पर तहरीर मुझे लिख दी और आगे रवाना हो गए। ये अमान क्यों ली थी उन्होंने कि कल को अगर हुजूर सल्लल्लाहु अलैहि वसल्लम गालिब आ जाते हैं तो मेरी तो पकड़ हो जाएगी। सैयदना जुबैर और कई दूसरे ताजे मुसलमान जो शाम से इसी साहिली रास्ते पर वापस आ रहे थे, इन लोगों की आपके काफिले से मुलाकात हुई। हजरत जुबैर ने आपको और अबू बकर को सफेद कपड़े पहनाए। मदीना वालों को आपके मक्का से रवाना होने की खबर मिल चुकी थी। वो हर रोज सुबह हर्रा तक आते और इंतजार करते। जब दोपहर की गर्मी शुरू हो जाती तो वापस जाते। एक दिन एक यहूदी अपने महल पर चढ़ा तो उसने आपको सफेद कपड़ों में मलबूस मदीना की तरफ आते देखा। बेख्तियार चिल्ला उठा, जिस सरदार की तुम्हें इंतजार थी वो आ गए। ये सुनते ही मुसलमानों ने हथियार संभाले और हर्रा जाकर आपसे मिले। आप बनी अम्र के मोहल्ले में जाके उतरे। पीर का दिन रबीउल अव्वल का महीना था। यहाँ आपने मस्जिद कुबा की बुनियाद रखी और नमाजें अदा करते रहे। फिर जुमा के दिन आप मदीना को रवाना हुए और फिर वहां जाकर मस्जिद नबी की तामीर हुई और किस किस तरह अल्लाह ताला ने अपने पैगम्बर की मदद की। और यूँ आपका ये सफर हिजरत जो था वो सैयदना अबू बकर के साथ तय हुआ। यहाँ इस वाक्य को क्यों कोट किया गया है? मुझे इस वाक्य में जो बहुत ही खूबसूरत किरदार लगता है वो ये कि हजरत अबू बकर सिद्दीक को जब पता चला तो ये नहीं कहा कि अच्छा फिर कौन जा रहा है आपके साथ। हम जैसा कोई दोस्त होता तो ये कहता कि अब इस मुसीबत में तो मैं नहीं फंसना चाहता, किसी और ही की तरफ इनका ध्यान मोड़ो। फौरन पूछते हैं मैं आपके साथ जाऊंगा ना। ये कोई तफरीक नहीं थी, ये कोई एंटरटेनमेंट के लिए नहीं जाना था, ये अपनी जान गंवाने के बराबर था। कहा कि मैं आपके साथ चलूंगा। और फिर उसने अभी पेश की, और फिर एक बेटी एक सामान तैयार कर रही है खाने पीने का, तो दूसरी दूसरा कर रही है, यानी पूरा घराना उसमें शरीक हो गया। एक और रिवायत में आता है कि हजरत आयशा फरमाती है कि मुझे नहीं पता था कि कभी कोई खुशी से भी रोता है, जब हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने हामी भर ली कि हाँ तुम मेरे साथ चलोगे, तो हजरत अबू बकर खुशी से रो पड़े कि मेरा इंतखाब हुआ इस काम में। यानी ये वो लोग हैं कि जिनकी खुशी किसमें है, अपना माल देने में, अपनी जान देने में, अपना आप देने में, खतरात मोल लेने में। और हम अरबी तुम बिल हयात दुनिया मिन अल आखिरा, कुर्बानी के मौकों पर अपने आप को बचाते रहते, ये काम मेरे हिस्से ना पड़े किसी तरह, मेरी तो जान ही छूट जाए। अगर तुम नहीं निकलोगे तो अल्लाह का रसूल तन्हा निकल जाएगा, अल्लाह तन्हा भी उसको काफी है। वो वाकया याद करो जब गार के मौके पर वो सिर्फ दो थे और अल्लाह ने उस वक्त भी उनकी मदद की, काफिरों की बात को छोटा कर दिया और अल्लाह का कलमा वहां भी बुलंद हुआ। जो रब वहां मदद कर सकता है वो आज भी मदद कर सकता है, वो इस मौके पर भी मदद करेगा, लेकिन तुम देख लो कि तुम्हारा मकाम कहाँ होगा। अल्लाह ने उस मौके पर भी ऐसे लश्करों से मदद की थी जो तुम्हें नजर ना आए, वो इस जंगे तबूक में भी और हर मौके पर अपने लश्कर भेजकर अपने रसूल की मदद कर सकता है। लेकिन ये तुम्हारी खुशकिस्मती है कि इन कामों में तुम्हारा हिस्सा भी शामिल हो जाए, यानी कभी भी नेकी करने का कोई मौका मिले तो उस पर भी अल्लाह का शुक्रगुजार होना चाहिए कि उसने हमें चुना उस काम के लिए, हमें तौफीक दी। इसमें कोई तकब्बुर, कोई गुरूर, कोई बड़ाई नहीं, और ना ही किसी किस्म की कोई बेजारी और बोझ समझना। ये तो उसका शुक्र है कि उसने ये काम हमसे लिया, वरना ये काम कोई भी कर सकता था, और कोई ना भी करता तो वो खुद भी करवा सकता था। इनफिरु खिफाफं वसिकालन, निकलो हल्के हो या बोझल, वजाहिदु बिअम्वालिकुम व अन्फुसिकुम, और जिहाद करो अपने मालों के साथ और अपनी जानों के साथ, फी सबीलिल्लाह, अल्लाह के रास्ते में, ज़ालिकुम खैरुल लकुम, ये बात तुम्हारे हक में ज्यादा बेहतर है, इन कुंतुम तालमून, अगर तुम जानते हो, अगर तुम्हें कुछ मालूम है। यानी किसी भी किस्म की बात को, किसी भी किस्म की रुकावट को रास्ते में ना आने दो, निकलो खा इंफिरादी तौर पर या इज्तिमाई तौर पर, खुशी से या ना खुशी से, गरीब हो या अमीर हो, जवान हो या बूढ़े हो, पैदल हो या सवार हो, अयालदार हो या अकेले हो, आगे जाने वालों में से हो या पीछे रहने वालों में से हो, कूच करो, निकलो, नकलो हरकत तुम पे भारी है या हल्की है, बोझल दिल से हो या हल्के दिल से, साजो सामान है या नहीं है, जिस हाल में भी हो निकलो। खिफाफ खफीफ की जमा है, सिकाल सकील की जमा है। खफीफ वो शख्स जो हल्का हो, यानी उसके पास सरो सामान न हो, और सकील जिसका हाल इसके बरक्स हो, वो असले की कसरत की वजह से लदा हुआ हो, बोझल हो चुका हो। और दूसरा माना खिफाफ का, यानी जिसका दिल हल्का हो, लाइट, और दूसरा सिकाल जिसका दिल बोझल हो गया हो, उसको परेशानी लाहक हो रही हो। यानी किसी भी हाल में हो, निकलो, वजाहिदु बिअम्वालिकुम वअन्फुसिकुम, अब तो माल और जाने दोनों चाहिए, सिर्फ माल से काम नहीं चलेगा, ये वो जंग है जिसमें दोनों चीजें लेके जानी होगी, फी सबीलिल्लाह, अल्लाह के रास्ते में। यानी कुछ मकामात जिंदगी में ऐसे आते हैं, कुछ जिहाद के मौके ऐसे आते हैं कि जहां दोनों दोनों चीजें देनी पड़ती हैं। वालिकुम खैरुल लकुम, ये तुम्हारे लिए अच्छा है, इन कुंतुम तालमून, अगर तुम इल्म रखते हो, लव कान अरदन करीबन, अगर होता नफा करीब का, अरद कहते हैं सामान को, नफे को, फायदे को, वह सफरन कासिदन, और सफर होता करीब का, कासिद कष्ट से है, मुतवस्त यानी नॉर्मल आसान, लगता का, तो ये पैरवी करते आपकी, वलाकिन लेकिन, बउदत अलैहिम शुक्क, दूर हो गई इन पे मुसाफर, यानी रास्ता बड़ा लंबा था। ये इशारा है मुनाफिकीन की तरफ कि ये मुनाफिक आपके साथ निकलते अगर हालात इनके लिए फेवरेबल होते, इनको जल्दी कुछ सामान मिलने का यकीन होता, या रास्ता थोड़ा होता तो चल पड़ते, लेकिन अभी तो रास्ता बड़ा लंबा है, इसलिए चलने से गुरेजा है। वसयहलिफून बिल्लाही, और अनकरीब अल्लाह की कसमें खाएंगे, किस बात पे, लव इस्तताना, अगर हम में इस्तेतात होती, लखरजना माअकुम, तो हम भी तुम्हारे साथ जरूर निकलते। यानी कसमें खा खा के तुम्हें यकीन दहानी कराएंगे कि हमारी बड़ी मजबूरियां हैं, हम इसलिए निकल नहीं पा रहे, वरना जरूर हम भी चलते, दिल तो बड़ा चाहता है लेकिन क्या करें। युहलिकूना अन्फुसहुम, ये अपने आप को हलाक कर रहे हैं। वल्लाहु यालमु, और अल्लाह जानता है, इन्नहुम लकाज़िबून, कि बेशक ये झूठे लोग हैं, ये सब ऊपर की बातें कर रहे हैं। حقیقتاً جو باتیں اور خدشے انہیں جہاد پہ جانے سے روک رہے ہیں وہ تو ان کے دلوں میں ہیں، آپ کے سامنے ظاہر ہی نہیں کر رہے، ادھر ادھر کی باتیں کر کے آپ کو ٹال رہے ہیں. کئی دفعہ ایسا ہوتا نا کہ دین کا معاملہ ہوتا، قربانی کا معاملہ ہوتا اور دل اپنا نہیں چاہ رہا ہوتا اور بہانے ہم دوسرے کر رہے ہوتے، وجوہات کچھ اور بتا رہے ہوتے، ہماری زبان اور دل میں فرق ہوتا ہے. تو ایسے موقعوں پر پھر اپنے ساتھ سچا ہونے کی ضرورت ہے کہ ہم کس کو دھوکہ دے رہے ہیں. وہ تو چلے جنگ کا معاملہ تھا، ہم تو بہت چھوٹے چھوٹے معاملوں کے لیے چھٹی کر کے بیٹھ جاتے ہیں. آج مہمان آ رہے ہیں اور آج کسی کی شادی پہ جانا ہے اور آج ہم رات دیر سے واپس آئے تھے اس لیے آج ذرا آرام کر لیں. یہ چھوٹی چھوٹی باتوں پہ ہم دین کے کام سے بیٹھ جاتے ہیں. آج بھی جو لوگ گھر بیٹھے ہوئے ہیں وہ یہ سب کچھ گھر میں بیٹھ کے سیکھ اور پڑھ سکتے ہیں. جو برکت یہاں ہوتی ہے اجتماعی طور پر ایک چیز کو سیکھنے کو، گھر میں تو نہیں. تو ہم سب کو کسی بھی طرح کے جہاد میں جب ہم ہیں تو اپنے رویے پہ غور کرنے کی ضرورت ہے کہ کہیں جھوٹے بہانے اور چھوٹی چھوٹی باتوں کو مجبوریاں بنا کے ہم اس راستے سے پیچھے تو نہیں رہ رہے. کیونکہ بعض اوقات ہماری استطاعت میں ہوتا ہے لیکن ہم ہمت نہیں کرتے، رسک نہیں لیتے، آگے نہیں بڑھتے، تکلیف میں خود کو نہیں ڈالنا چاہتے، خود کو بچا بچا کے رکھتے ہیں. عف اللہ عنک، اللہ آپ کو معاف کر دے. لما اذنت لہم، آپ نے ان کو اجازت کیوں دی؟ خطاب ہے حضور صلی اللہ علیہ وسلم سے، بہت محبت کے ساتھ آپ کو ایک طرح سے تاکید کی جا رہی ہے کہ آپ نے اجازت دینے میں جلدی کیوں کی. کیونکہ وہ یہ رہا تھا نا کہ منافقین آ کے جھوٹے ادھر بہانے پیش کرتے، تو حضور صلی اللہ علیہ وسلم جانتے بھی ہوتے کہ یہ جھوٹ بول رہے ہیں، اس کے باوجود اپنے جو آپ کا ایک اخلاق تھا اور جو آپ کا ایک خاص انداز تھا نرمی کا، اس کی بنا پر آپ جو بھی آتا کہ میرا یہ مسئلہ یہ بہانہ، آپ کہتے اچھا جاؤ. اللہ تعالیٰ فرماتے ہیں کہ آپ نے ان کو کیوں اجازت دی، ان کو چھٹی نہیں ملنی چاہیے تھی. کیونکہ سورت نور میں بھی آتا ہے کہ جب کسی اجتماعی کام میں لوگ ہوں تو ان میں سے جس کو چاہیں آپ چھٹی دیں، جس کو چاہیں نہ دیں. یہاں تو بالکل نہ دیں، آج تو کسی کی بھی چھٹی نہیں، چھٹی بند ہے سب کی. اف اللہ عنک لما اذنت لہم حتی یتبین لک، یہاں تک کہ ظاہر ہو جاتا آپ پر. الذین صدقوا، ان لوگوں کا حال جنہوں نے سچ کہا. وتعلم الکاذبین، اور آپ جھوٹوں کو بھی جان لیتے. یعنی آج تو ان کے نفاق کے کھل جانے کا موقع تھا، ان کی وفاداریوں کی حقیقت معلوم ہونے کا وقت تھا. اس میں اللہ تعالیٰ کا ایک پیار کا انداز بھی ہے اور ایک چیز پر روکا بھی جا رہا ہے